هذان خصمان اختصموا في ربهم. هذان، ये दो खस्मानी दो ग्रोह हैं, इख्तसमू फी रब्बिहिम, जिन्होंने अपने रब के मामले में झगड़ा किया है। ये दो फरीक हैं जिनके दरमियान अपने रब के मामले में झगड़ा है, यानी यहाँ अल्लाह ताला के बारे में झगड़ा करने वाले सारे ग्रोहों को, यानी बातें तो बहुत सारे ग्रोहों की हैं, लेकिन इन्हें दो फरीकों में तकसीम कर दिया गया है। एक फरीक कौन सा? जो अंबिया की बात मानकर किताब मुनीर को पढ़कर सही तरीका जिंदगी इख्तियार करता है, और दूसरा जो इनकार की रविश पे चलता है। पीछे तो सबका नाम इकट्ठा लिया गया और उनको कई छोटे छोटे ग्रोहों में पेश किया गया, लेकिन अगर देखा जाए तो हकीकत में दुनिया में तकसीम के एतबार से दो ही ग्रोह हैं, यानी बड़ी तकसीम के एतबार से, एक मुसलमान और दूसरे गैर मुस्लिम। एक आखिरी नबी को मानने वाले, उस सच्चाई पर यकीन रखने वाले, उस किताब पर जो आप लाए उसे मानने वाले, और एक उसका इनकार करने वाले। बुनियादी तौर पर सूरत के आगाज में मुख्तलिफ लोगों का जिक्र किया गया, मुख्तलिफ किरदारों का जिक्र किया गया, उनकी मुख्तलिफ खसूसियात बताई गई, और खुलासे के तौर पर यहां उन सब को दो बड़े हिस्सों में तकसीम कर दिया गया। हाज़ान खस्मान इख्तसमू फी रब्बिहिम, इन दोनों ग्रोहों ने अपने रब के बारे में झगड़ा किया। फल्लज़ीन कफरू, तो वो लोग जो इनकार की रविश पे चलते हैं, कुत्तअत लहुम सियाबुम मिन नार, उनके लिए आग के कपड़े काटे जा चुके हैं, आग का लिबास तैयार है उनके लिए। युसब्बु मिन फौक रुऊसिहिमुल हमीम, उनके सरों के ऊपर से खौलता हुआ पानी डाला जाएगा, आग का लिबास और ऊपर से सर पे उबलता हुआ पानी। यहां सर का जिक्र क्यों किया गया? काफी था अगर आग का लिबास था तो लिबास में, तो फिर सर का कपड़ा भी कोई आ ही जाएगा, टोपी आएगी या दुपट्टा या खमार कुछ भी। चूंकि झगड़े और बहसें और हुज्जतबाजियां, इन सब में इंसान का दिमाग और इंसान की सोच शामिल होती है, इसलिए उस सोच के मरकज को हिट किया जाएगा। और वैसे भी सारे जिस्म के आसाब का ताल्लुक दिमाग के साथ होता है, सर पे जो चीज पड़े वो खुद बखुद पूरे जिस्म तक असर करती। युसहरु बिही मा फी बुतूनिहिम वल जुलूद, गला दी जाएंगी उसके जरिए, यानी उस उबलते पानी के जरिए गला दी जाएंगी, क्या माफी बतूने हम, जो उनके पेटों में है, यानी आंतें। सर पे उबलता पानी जो पड़ेगा तो आंतें भी गल जाएंगी, वल जुलूद और खाले भी। वलहुम मकाम अमिन हदीद, और उनके लिए गुर्द होंगे लोहे के। मकाम मकमा से पला कमा करना, जिसको कहते हैं ना लोहे के हथौड़े के लिए इस्तेमाल होता है, मकामे यानी लोहे के हथौड़े होंगे उनको मारने के लिए। आग का अजाब भी कुछ कम नहीं, ऊपर से मारने के लिए लोहे के गुर्ज कोड़े। मुस्लिम अहमद में आता है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन हथौड़ों में से जिनसे दोज़खियों की ठुकाई होगी, यानी मार पड़ेगी, अगर एक जमीन पे लाकर रख दिया जाए तो तमाम इंसान और जिन्नात मिलकर भी उसको उठा नहीं सकते, यानी इतने भारी गुर्ज होंगे। एक और हदीस में आता है कि अगर वो किसी बड़े पहाड़ पर मारा जाए, यानी वो गुर्ज, तो वो रेजा रेजा हो जाए, इतनी शदीद चोट होगी उसकी, जहन्नमी उससे टुकड़े टुकड़े हो जाएंगे, फिर जैसे थे वैसे ही कर दिए जाएंगे। और अगर गस्साक, जो जहन्नमियों की गिज़ा है, उसका एक डोल दुनिया में बहा दिया जाए तो तमाम अहले दुनिया उसकी बदबू के मारे हलाक हो जाए। कुल्लमा अरादू अन यखरुजू मिन्हा, जब कभी वो इरादा करेंगे कि उससे निकल जाए, यानी उस जहन्नम से निकलने का इरादा करेंगे, मिन गम, मिन गम की वजह से, उईदू फीहा, फिर उसमें लौटा दिए जाएंगे, फिर उसमें फेंक दिए जाएंगे, और कहा जाएगा وذوقوا عذاب الحريق، چکھو جلنے کے عذاب کا مزہ. اصل میں آخرت کے بارے میں ہمارا یقین پختہ ہی نہیں، جب ایسی باتیں ہوں بھی تو ہم کہتے ہیں تو اوروں کے بارے میں، ہمارے بارے میں تو نہیں، ہمیں تو اس سے کچھ نہیں ہوگا. آپ دیکھیں کہ ہم میں سے کون پسند کرے گا کہ اپنے بہن بھائیوں کو، اپنے بچوں کو، اپنے اور آس پاس کے لوگوں کو ایسی جگہ پہ جاتا دیکھے، پھر بھی معلوم نہیں ہمارے دلوں میں تکلیف کیوں نہیں اٹھتی سب کی خیرخواہی کی اور سب کی بھلائی کی، کہ انہیں خبردار تو کریں، ان تک پہنچائیں تو صحیح. اس کے لیے کوئی بھی سبیل، کوئی بھی ذریعہ، کوئی بھی طریقہ تو اختیار کریں کہ بندوں تک کتاب منیر پہنچے، کیونکہ پتہ چلے تو ہو سکتا ہے کہ ان کے دل بھی بدل جائیں. لیکن بات تو پھر یقین اور ایمان کی بھی ہے. صحابہ کرام جب انہوں نے سنا، جانا تو ہی ایمان لائے، اور جن لوگوں نے شروع میں مخالفت کی آہستہ آہستہ وہ بھی مان ہی گئے، لیکن کوشش کی گئی نا ان تک پہنچانے کی حق کو. ہم تو کچھ نہ کر کے جنت کے طلبگار اور خریدار ہیں، اور سمجھتے ہیں کہ یہ سب کچھ محض کہنے کی باتیں. اس کے برعکس، ان اللہ یدخل الذین آمنوا وعملوا الصالحات جنات، بے شک اللہ داخل کرے گا ان لوگوں کو جو ایمان لائے اور جنہوں نے اچھے کام کیے، کہاں داخل کرے گا؟ جنات، باغوں میں داخل کرے گا. تجری من تحتها الانہار، جن کے نیچے نہریں بہ رہی ہوں گی. عمل صالح شرط ہے، اچھے کام شرط ہے. یحلون فیہا من اساور من ذہب ولؤلؤا، یحلون، وہ پہنائے جائیں گے، فیہا، اس میں، من اساور، کنگنوں میں سے، سوار کی جمع ہے، من ذہب، سونے کے، سونے کے کنگن پہنائے جائیں گے، ولؤلؤا، اور موتی، یعنی وہ کنگن جو موتیوں سے آراستہ ہوں گے وہ ان کو پہنائے جائیں گے. ولباسهم فیہا حریر، اور ان کا لباس اس میں ریشم کا ہوگا. وجہ، ان کو یہ سب کچھ کیوں ملے گا؟ وہدو، اور وہ رہنمائی کیے گئے، الی الطیب من القول، پاکیزہ بات کی طرف. یہ جنت، اس کا آغاز کہاں سے ہوا؟ پاکیزہ بات کے سننے سے، پاکیزہ بات کی طرف رہنمائی کیے جانے سے. وہدو الی صراط الحمید، اور وہ راہ دکھائے گئے تعریف والے کے راستے کی طرف، یعنی اللہ تعالی کے راستے کی طرف ان کی رہنمائی کی گئی جو تعریف والا ہے. وہدو الی الطیب من القول، ایک اور معنی یہ بھی ہے کہ وہ پاکیزہ بات کی طرف، اور یہ پاکیزہ بات کہاں ہے؟ جنت میں. یہ جنت کی طرف ان کی رہنمائی کی گئی، کیونکہ جنت ہی ایسی جگہ ہے جہاں صرف پاکیزہ باتیں ہوں گی، کوئی بےہودہ اور گناہ کی بات نہ ہوگی. جنت کی خصوصیات میں سے خصوصیت ہے لا تسمعوا فیہا لاغیہ، وہاں تم کوئی لغو اور بےہودہ بات نہ سنو گے. اور پھر وہدو الی صراط الحمید، اور وہ راہ دکھائے گئے تعریف والے کے راستے کی طرف، یعنی ایسی جگہ کی طرف جہاں ہر وقت اللہ کی تعریف ہوگی، اس کی تسبیح ہوگی. اور وہ کون سی جگہ ہے؟ وہ بھی جنت ہی ہے. تو گویا اس آیت کے دو معنی بیان کیے گئے، وہدو، اور وہ راہ دکھائے گئے، الی صراط الحمید، تعریف والے رب کے راستے کی طرف، ایسی جگہ کی طرف جہاں ہر طرف اللہ کی حمد اور اس کی تسبیح ہوگی. جیسے حدیث میں آتا ہے کہ جیسے انسان کو بے تکلف سانس آتا ہے نا، بالکل اسی طرح جنتیوں کے منہ پر بے تکلف اللہ کی تسبیح ہوگی. اس لیے کہ ہر طرف اتنی خوبصورتی اور اتنا حسن ہوگا کہ انسان کو کچھ اور سوجے گا ہی نہیں سوائے اس کے کہ وہ اللہ کی حمد و ثنا کرتا جائے. دنیا میں بھی تو ایسا ہی ہوتا ہے نا، آپ نے اس کا ایکسپیرینس کیا ہوگا، کوئی اچھی جگہ دیکھیں، کوئی خوبصورتی دیکھیں تو انسان بے اختیار. میں احتباد گئی تھی تو وہاں اوپن میں میرا لیکچر تھا، اور سامنے پہاڑ اور درخت اور دھوپ میں لوگ بیٹھے ہوئے تھے، کیونکہ بہت اچھی ٹھنڈ تھی. तो मुझे ऐसे लग रहा था कि जैसे मैं जन्नत का कोई नजारा कर रही हूँ, और दिल चाह रहा था कि दर्द देने की बजाय सिर्फ तस्वीर पढ़ती रहूँ मैं ये सब देखकर। और ये हकीकत है कि इंसान जितना ज्यादा अल्लाह की नेमतों को देखता है, अगर वो कुछ भी अल्लाह को याद कर ले तो बे इख्तियार तस्बीह जबान पर आती है, बे इख्तियार। और अगर अल्लाह की याद दिल में नहीं, अल्लाह की मारिफत दिल में नहीं, तो कोई याद दिलाए तो थोड़ी देर बाद फिर भूल जाएंगे आप। तो यहां पर हुदू, ये लफ्ज बड़ा अहम है, हुदू, इसका रूट हिदायत ही है, हुदू, रहनुमाई किए गए।